أعوذ بالله من الشيطان الرجيم. سورة همزة. بسم الله الرحمن الرحيم. ويل لكل همزة لمزة. بڑی خرابی ہے ہر اس شخص کے لیے جو عیب ٹٹولنے والا غیبت کرنے والا ہو. اور کیا خامی اس کی؟ الذي جمع مالا وعددا، جو مال کو جمع کرتا جائے اور گنتا جائے. سورت کا آغاز بالکل ہی ایک انجویل طریقے سے ہوتا ہے، اور سورت ہمزہ جو ہے ترتیب کے اعتبار سے 104 نمبر کی سورت ہے، مکی سورت ہے، اور مکی سورتوں میں عموماً بہت ہی عمومی سا انداز ہوتا ہے کہ جس کو کوئی بھی انسان بڑے آرام سے سمجھ سکتا ہے. سورت کا نام ہمزہ اسی سورت کی پہلی آیت میں آ رہا ہے، جس میں اللہ تعالیٰ نے ویل کی بات کی، اور ویل کا لفظ قرآن پاک میں پیچھے بہت جگہ آیا، تین معنوں میں عموماً آتا ہے. ویل کا معنی خرابی بھی ہے، یعنی جس طرح ہمارے ہاں کہتے ہیں ہلاکت، تباہی، کسی کا بیڑا غرق ہو جانا، اس طرح کے ایک محاورے میں لفظ ہوتے ہیں. عرب لوگ کسی کو بھی کچھ کہنا چاہتے تھے کہ تیرا برا ہو تو کہتے تھے ویلک، تیری ویل، تجھے ویل ہو. اسی طرح ویل کا لفظ جو ہے اس کے بارے میں آتا ہے کہ جہنم کے اندر ایک پہاڑ کا نام ویل ہے، کہ جس کے اوپر اللہ تعالیٰ لوگوں کو سزا دینے کے لیے چڑھائے گا. اور اسی طرح ویل کے بارے میں آتا ہے کہ جہنم کے اندر ایک کھائی کا نام ہے، بہت گہری ہے، کہ جس کے اندر کافر اگر گرے گا تو کئی سال، یعنی 400 سال اور کچھ اس کے قریب کی بات بھی آتی ہے مختلف روایات میں، کہ اس کو جہنم میں ہی گرتے رہنے دیا جائے گا. تو اس ساری چیزوں کو سامنے رکھیں تو اللہ تعالیٰ کہہ رہے ہیں ویل، ہلاکت ہے، جہنم کی وادی ہے، جہنم کا پہاڑ ہے. کس کے لیے؟ لکلی، واسطے ہر ایک کے. لفظ کل سے پتہ چل رہا ہے کہ جو اگلی بات ہے وہ ہر اس شخص کے لیے جس کے اندر یہ باتیں ہوں. کون؟ ہمزۃ اللمزۃ، جو ہمزہ سے بھی اور لمزہ سے. ہمزہ کا لفظ جو ہے یہ ہا میم زا سے ہے. ہمزہ کہتے ہیں وسوسے کو. ایک دعا ہم بہت پڑھتے ہیں اپنی دعاؤں میں، ہمزات الشیطان. سورت مومنون کے آخری رکوع میں بھی آتا ہے کہ اللہم انی اعوذ بک من ہمزات الشیطان. تو شیطان کے دل کے اندر جو وسوسے ڈالنے کے طریقے ہوتے ہیں اس کو ہمزات کہتے ہیں. اور ساتھ ہی ساتھ اگلا لفظ ہے لمزہ، عیب لگانے والا، چغل خور کے معنوں میں. لام میم اور زا اس کا روٹ ہے، لمزہ. ان دونوں میں فرق کیا ہے؟ حضرت ابن عباس رضی اللہ عنہ فرماتے ہیں کہ اس سے مراد تانے دینے والا اور غیبت کرنے والا شخص ہے. اسی طرح ربیع بن انس کہتے ہیں کہ جو منہ پہ جا کے کسی کو برا کہے وہ ہمزہ ہے، جیسے کسی کو تانے دینا، تم ایسے تم ایسے، اور جو اس کے پیٹ پیچھے اس کی برائی کرے وہ لمزہ ہے. یعنی یہ دو لفظ آئے ساتھ ہیں، لیکن آپ دیکھیے کہ ان کی تفسیر میں کتنے مختلف معنی ملتے ہیں. ایک کہ ہم نے دیکھا کہ تانے دینے والا، اور اس کے بالمقابل غیبت کرنے والا. دوسری تفسیر کہ کسی کے سامنے برا کہنے والا، اور دوسرا وہ شخص ہے جو پیٹ پیچھے عیب نکالتا ہے. تیسری اس کی تفسیر قتادہ ایک مفسر ہے، وہ کہتے ہیں کہ زبان سے اور آنکھ کے اشاروں سے اللہ کے بندوں کو ستانا اور چڑانا. یہ ہے ہمزہ اور لمزہ، یعنی دونوں کی بات کر دی، کہ کبھی تو ان کا گوشت کھائے یعنی غیبت کرے، اور کبھی کبھی ان پر تانا سنی کرے. تب دیکھیں کہ انتہائی بد اخلاق، بد کردار شخص کی بات آتی ہے. اسی طرح امام مجاہد کہتے ہیں کہ ہمزہ سے مراد ہے ہاتھ اور آنکھ سے اشارہ کرنا، جیسے آنکھ مارنا یا کسی کو ہاتھ سے کچھ کرنا یا ہاتھوں سے کسی کے ایکشنز بنا کے دکھانا. اور لمزہ جو ہے یہ زبان سے ہوتا ہے. اور بعض کہتے ہیں کہ یہ دونوں خوبیاں احنس بن شریق میں تھی، منافق شخص تھا، لیکن دیکھا جائے تو ہر اس بندے کے اوپر یہ بات فٹ آتی ہے جس کو نہ اپنی زبان پہ قابو ہے، نہ اپنے ہاتھوں پہ قابو ہے، اور جس کا پسندیدہ شغل ہی کیا ہے کہ لوگوں کے عیب چننا. پیچھے سورت حجرات میں ہم بڑی تفصیل سے یہ چیز پڑھ چکے. پھر اس کے بعد سورت قلم کے اندر بھی ان صفات کی بات ہوئی. اب تیسویں پارے میں بالکل قرآن پاک کے اختتام کی طرف جاتے ہوئے اللہ سبحانہ تعالیٰ ہم سب کو اپنے کردار میں تبدیلیاں کرنے کے لیے، اپنا محاسبہ کرنے کے لیے دعوت دیتے ہیں. مجھے ایسے لگتا ہے تیسواں پارہ پڑھاتے ہوئے کہ اس میں اب کوئی نئی حدیث کوٹ کروانے کی ضرورت نہیں رہتی، کیونکہ الحمدللہ بہت ساری چیزیں پیچھے ریپیٹ ہو چکی ہوتی ہیں. نہ اس میں کوئی بہت زیادہ واقعات اور شان نزول، بلکہ یہ پورے کا پورا پارہ جو ہے یہ دل پہ لینے والا ہے، محاسبے کے ساتھ سننے والا ہے. ہم کہاں کھڑے ہیں؟ کیا ابھی تک میری زبان پہ میرا قابو نہیں آیا؟ کیا ابھی تک مجھے اپنی آنکھوں پہ قابو نہیں آیا؟ اور ساتھ ہی ساتھ تیسری صفت، الذی جمع مالاً وعددا، جمع کیا مال، چلو سبھی کر سکتے ہیں، لیکن وعددا گنتا رہا، مراد ہے کہ اسی کو 99 کے چکر میں پڑ کے آگے سے آگے بڑھتا گیا اور اس کے بعد اس کو خرچ نہیں کرتا تھا۔ اسی طرح پیچھے ہم پڑھ چکے، جمع فعوا، جمع کیا اور اس کو پوٹلی میں بند کر کے رکھ دیا، اور ایسے کام کرنے والے جو ہیں اس کے لیے اللہ تعالیٰ نے کیا کہا کہ یحسب ان مالہ اخلد، کیا وہ یہ گمان کرتا ہے کہ اس کا مال ہمیشہ رہے گا؟ اپنے ہمیشہ رہنے کا ہی کسی کو یقین نہیں، مال کے ہمیشہ رہنے کا کہاں ہوگا؟ کیونکہ جتنا ایک انسان مال جمع کرتا ہے نا، اتنا ہی اس کو ایسے لگتا ہے کہ مال تھوڑا ہے۔ کعب ایک مفسر ہیں، کہتے ہیں کہ دن بھر تو مال کمانے کی ہائے وائے میں لگا رہا، یعنی سارا دن اس کی ایکٹیویٹی کیا ہوتی ہے، مال مال مال مال، اور رات کو سڑی بھسی لاش کی طرح پڑا رہا، یعنی نہ نماز کی توفیق، نہ اللہ کو یاد کرنے کی توفیق، اور اس کا خیال کیا ہے کہ میرا مال ہمیشہ رہے گا۔ کسی انسان کے بخل اور اس کے لالچ کو ثابت کرنے کے لیے بہت ہی زبردست انداز ہے۔ اللہ تعالیٰ کہہ رہے ہیں کہ دیکھو تمہارے ساتھ ہونے کیا والا ہے، کلا، ہرگز نہیں، لَيُنْبَذَنَّ فِي الْخُتَمَةِ، البتہ ضرور پھینکا جائے گا توڑ پھوڑ دینے والی آگ میں۔ خُتَمَة کا لفظ ہا توئے اور میم سے، حِتَامَة کا لفظ ہم پیچھے پڑ چکے ہیں، کبھی آپ نے فصلیں کٹی ہوئی دیکھی ہوں گی، پھر اس فصل کو جب بھربری ہو جاتی ہے یا سوکھے پتے درخت کے نیچے جب گر جاتے ہیں تو آپ ہاتھ میں لیں نا تو وہ یوں چرمر ہو جاتے ہیں۔ کبھی آپ نے کھانا پکاتے ہوئے کوئی پتا ڈالنا، اس کو پیس کے ہاتھ سے ڈال کے، تو آپ دیکھیں کہ تھوڑی دیر میں وہ ایسے بھربرا ہو جاتا ہے۔ اللہ کہتے ہیں وہ جہنم کی آگ ایسی ہے کہ جو ہی اس کو اس میں پھینکا جائے گا تو یہ چرمر ہو جائے گا، ایسے ہوگا کہ اس کا کچھ بھی نہیں رہا۔ وما ادراک ما الحطمہ، اور تجھے کون بتائے کیا ہے حطمہ، تو اس کا ادراک کر ہی نہیں سکتا، تجھے تو پتہ ہی نہیں کہ حطمہ ہے کیا۔ نار اللہ الموقدہ، یہ اللہ کی آگ ہے جو دلوں تک چڑھے گی، یعنی نار اللہ الموقدہ، اللہ نے اس آگ کو جلایا ہے۔ موقدہ کا لفظ وقدہ سے ہے، وقودہ الناس والحجارہ، قو انفسکم واہلیکم نارا میں ہم پڑھ چکے، یعنی جس آگ کو اللہ نے سلگایا تم سوچو وہ کیسی ہوگی۔ یہ قرآن پاک کا واحد مقام ہے کہ جہاں جہنم کو اللہ تعالیٰ نے اپنی آگ کہا ہے، یہ نہیں کہا کہ نارن آگ ہے یا بھڑکی ہوئی آگ ہے، نار اللہ الموقدہ۔ اس سے کیا پتہ چلتا ہے کہ جس کی چیز ہوتی ہے اس کے حکم سے استعمال ہوتی ہے نا، آگ بھی اللہ کی بنائی ہوئی، اور اس میں کس کو ڈالنا ہے، کس کو نہیں ڈالنا، کب ڈالنا ہے، کب نکالنا ہے، نہیں نکالنا، ان ساری باتوں کا فیصلہ اللہ کی ذات کرے گی، اور اللہ نے اس کو جلایا۔ حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم کے پاس ایک موقع پہ جبرائیل علیہ السلام آئے، تو ہمیشہ بڑے خوشگوار چہرے اور کھلکھلاتے ہوئے آتے تھے، لیکن اس دن بڑے اداس تھے۔ نبی صلی اللہ علیہ وسلم نے وجہ پوچھی تو کہا، اللہ کے نبی، میں آج ایک ایسا منظر دیکھ کر آیا ہوں کہ جو مجھے خوش ہونے سے روک رہا ہے۔ خلاصہ ہے بات کا، پوچھا کیا بات ہے، پھر انہوں نے ایک طویل روایت سنائی کہ اللہ تعالیٰ نے جنت بنائی اور مجھے کہا کہ جا کے دیکھو، میں نے دیکھی، بڑی خوبصورت ہے، تفصیل بھی بیان کرتے ہیں اس حدیث میں۔ پھر اللہ تعالیٰ نے کہا کہ جاؤ اب اس کے گرد باڑ لگا دو، راستہ اس کا سیٹ کرو۔ جب راستہ دیکھا تو بڑا ہی تلخ، پہلی بات پوچھی کہ اللہ تعالیٰ نے کہ جبرائیل کتنے لوگ آئیں گے اس جنت میں، کہا اللہ تعالیٰ جس کو پتہ چلا سب آ جائیں گے۔ اچھا اب جاؤ اس کا راستہ دیکھو۔ جب راستہ دیکھا تو بڑا ہی مشکل، نفس پہ پابندی، نماز، روزہ، حج اور کیا کچھ، زبان پہ قابو، دل پہ قابو۔ کہا آپ بتائیے کہ اب کتنے آئیں گے، کہا اللہ اب تو ایسے لگتا ہے کہ کوئی ایک بھی اس میں نہیں آئے گا۔ کہا آپ جہنم کو دیکھیں، جہنم دیکھی تو انتہائی کڑک تکلیف تھے، وہاں وہ سیاح سناتے ہیں کہ اللہ تعالیٰ نے فرشتوں کو حکم دیا کہ جو آگ جلاؤ، نار اللہ، اللہ نے بھڑکائی ہے وہ آگ، جیسے آپ چولہے میں تیلی جلاتے ہیں تو آگ جلتی ہے نا، اس کا ٹیمپریچر آپ سیٹ کرتے ہیں، جہنم کا ایندھن اللہ تعالیٰ نے ڈالا، ڈلوایا، رشتوں کو کہا جو اس کو جلاؤ۔ 1000 سال تک وہ اس آگ کے تنور کو جلاتے رہے، جلا کے واپس آئے، کہا اللہ تعالیٰ بہت گرم ہو گئی۔ کہا اس کی حالت کیا ہے، कहा कि बिल्कुल सुर्ख हो चुकी है, जैसे अंगारे होते हैं ना, शोले, फ्लेम्स। कहा भी नहीं, और जाके चला। फिर फरिश्ते गए, 1000 साल और चलाते रहे, फिर आए, कहा अल्लाह ताला आप तो वो बिल्कुल धुएं से भर गई, स्मोकी। कभी नहीं और चलाओ, क्योंकि दुनिया में अल्लाह की जात बड़ा सब्र करती है। अल्लाह ताला पूरी कुदरत रखते हैं कि लोगों को पकड़ ले, झूठ बोले और एकदम जुबान कट जाए, लेकिन अल्लाह का सब्र, अल्लाह का तहमुल बहुत ज्यादा। कहा नहीं। फिर 1000 साल, हदीस में आता है कि जब 3000 साल पूरे हो गए तो फरिश्ते आए और कहने लगे कि अल्लाह अब तो वो जहन्नुम इतनी स्याह हो गई है कि हाथ को हाथ सुझाई नहीं देता, और अब तो जहन्नुम की दीवारों ने भी जहन्नुम से पनाह मांगनी शुरू कर दी है। क्यों? कि आप देखिए कि आप चूल्हे के ऊपर पतीली रखते हैं ना, उसमें कुछ पकाते हैं तो वो चीज़ पकती है, और आप चूल्हे पे खाली तवाई क्यों ना छोड़ दें, खुला पैन छोड़ दें, उसमें घी थोड़ा लगाओ, आप देखें थोड़ी देर में सारे किचन में धुआं भर जाएगा। खाली जहन्नुम जो है ना, ये खुद जल रही है। और रिवायत में ये तक आता है कि हर रोज सुबह उठ के जहन्नुम अल्लाह ताला से खाना मांगती है, अल्लाह कुछ दे कुछ दे, लेकिन अल्लाह ताला उसको कहते हैं सबर सबर सबर। फिर जब उनको देंगे तो फिर वो यूं पकड़ी जाएगी, रिवायत में आता है कि जब मैदान महशर में जहन्नुम लाई जाएगी तो उसको 70,000 लगामें डाली होंगी, और हर लगाम को कई कई फरिश्तों ने पकड़ा होगा। क्यों? कि अगर इसको खुलेआम ले आया जाए तो इतनी भूखी है कि फौरन लोगों को खाना शुरू हो जाएगी, नेक को भी खा जाएगी, बद को भी खाएगी। आज क्या हाल है? तदऊ मनद बरा वतवल्ला, वो पुकारती है हर उसको जिसने मुंह मोड़ा, पुश्त फेरी और जिसने बात को ना सुना। तो ये जहन्नुम कोई खेल थोड़ी है। इसराइल ने कहा अल्लाह ताला कोई एक भी नहीं आएगा, पता चल जाए एक दफा ये जहन्नुम इतनी सख्त है, कोई एक ना आएगा। कहा आप जरा उसका रास्ता देखे, जरा उसको बाड़ भी लगा के आ जाए, और जब बाड़ लगाई तो शहवात, हुफ्फतिल जन्नत बिल मकारे, जन्नत नफ्स पे बोझल पड़ने वाली चीजों से घेरी गई, वहुफ्फतिन नार बिश शहवात, और जहन्नम शहवात, लस्ट, ग्लैमर, जैसा चाहो जियो, जो चाहो खाओ, जो चाहो बोलो, कोई रोके ना, कोई बोले ना, कोई कुछ ना कहे, ऐसी जगह पे उसके अंदर कहा कि जहन्नुम में तो अब तो लगता है सारे ही चले जाएंगे। ये है नारुल्लाहिल मुकदा अल्लती तत्तली वलल अफ़इदा, जो दिलों पे चढ़ जाएगी। दिल पे चढ़ना क्या होता है? कभी आपने दुनिया में किसी इंसान के जलने की खबर सुनी होगी ना, बचा रहता है मरने वाला, जलने से कोई नहीं मरता। तकलीफ बहुत होती है, अजियत होती है, और जब तक खाल जलती है ना तकलीफ का एहसास होता है। खाल जब जल जाती है उसके बाद तकलीफ का एहसास भी खत्म हो जाता है, लेकिन जब जलने वाले को आग दिल पे पड़ती है ना तो फिर उसकी जान जाती है, फिर उसका हाल खराब होता है। और जहन्नुम का हाल क्या है कि वो इस तरीके से आग दिलों पे पड़ेगी कि जैसे किसी को किसी आग के सिलेंडर में डाल दें और एकदम जैसे उसकी घुटन से उसका दिल बंद होने लगे। अल्लाहु अकबर। मोहम्मद बिन काब है, कहते हैं कि आग जलाती हुई हलक तक पहुंच जाती है, फिर लौटती, फिर पहुंचती है, ये आग इन पर चारों तरफ से बंद कर दी गई। यदि आग दिलों पे आने का क्या, जिस्म को जलाती जलाती सीने तक आती है, जब वहां जलाती है तो फिर पीछे चल पड़ती है, फिर चल पड़ती है। इसी तरह एक मुफस्सिर है, वो कहते हैं कि आग उनको जलाती है, भस्म करती है, लेकिन वो मरते नहीं है। यानी तत्तली वलल अफ़इदा का मतलब यह कि मौत नहीं आती है, आग जलते हैं लेकिन तकलीफ नहीं आती। एक मुफस्सिर थे साबित बनाती, तो उनके बारे में आता है कि जब इस आयत की तिलावत करते फिर लोगों को जरा से इसका मानी बयान करते तो रोना शुरू कर देते और कहते कि इन्हें अजाब ने बड़ा सताया, इतनी तकलीफ और इतना दर्द महसूस करते थे कि इसकी तफसीर भी नहीं कर पाते थे। इस तरह रिवायात में यहां तक आता है कि लोहा जो मिसल आग के है, इसके सतून हैं जिनमें लंबे लंबे दरवाजे हैं, क्योंकि जिसका तस्कर आगे आ रहा है कि नहालेहिम मुसदा फी अमदिम मुमददा, और इन पर बड़े बड़े सतूनों में हर तरफ से बंद की हुई है। अमद इमाद सतून को कहते हैं, पिलर को। ऐसे लगता है कि जहन्नुम के अंदर किसी को भेज करना चारों तरफ से सील पैक कर दिया जाएगा। कभी भी आपने कोई ऐसी खबर सुनी हो, फलां जगह गैस का सिलेंडर फटा और फलां मर गया, चूल्हे के फटने की खबरें सुनी होंगी, ये आयतें पढ़ के तो बिल्कुल इस तरह से महसूस होता है कि जैसे कोई मोहलत नहीं, चारों तरफ से एक इंसान को पैक करके और उसके अंदर डाल दिया जाएगा। अब आप सोचे क्या जुर्म पीछे हुए, सूरत तो हो गई पूरी, जरा से इस पे अपना हम मुहासबा करके देखें, क्या इसमें कुफर की बात आई, जिसको हम अपनी इस्तलाह में कुफर कहते हैं, क्या इसमें नमाज की बात आई, रोजे की बात आई, हज की बात आई। जितने भी अमल हैं अगर आप गौर करें ना, हम्माज, लम्माज और माल का जमा करना, अमूमन इन चीजों का ताल्लुक मामलात से होता है, इंसानी ताल्लुकात। कोई कितनी ही नमाज रोजा कर ले, कितने रोजे रख ले, कितने कुरान पढ़ और पढ़ा ले, अगर लोगों के लिए वो एक अमन का पैगंबर नहीं बना तो वो जहन्नम की आग से अपने आप को महफूज न समझे। इसीलिए कहते हैं ना कि अल्लाह ताला अपने हक छोड़ देगा, लेकिन बंदों के जो बंदों के साथ हक होंगे उस पे बड़ी फिक्र है। तो अपनी जुबानों को हाथ में पकड़ के कई मिनट तक प्रैक्टिस करवाने की जरूरत है कि मैंने इसका सही इस्तेमाल नहीं करना, ऐप नहीं लगाने। कितने ऐप लगाते हैं हम तो एक पार्टी से होके आ जाएं तो आधा घंटा तो शायद उससे भी ज्यादा बैठ के पहले बताते हैं, फुलां ने ये पहनना था, फुलां ऐसा लग रहा था, फुलां का ये काम था, फुलां वैसा। हम तो नेकी के मौके से भी गुजर के जाएं तो वहां जाके भी हम बातें करते हैं, हम तो मस्जिदों में इबादत के लिए भी जाएं तो वहां भी हम गीबतें और चुगलखोरियां कर रहे होते हैं। क्योंकि ये जो लुमज़ा का लफ्ज है ना, तो लम्माज एक रिवायत में आता है कि हम्माज और लम्माजून कुत्ते की शक्लों के बनाकर क्यामत के दिन उठाए जाएंगे। जिस तरीके से दुनिया में बंदरों का अजाब हुआ इंसानों के हक में, क्योंकि आप जरा सोचें जब कोई किसी की नकल उतारता है या किसी को ताना देता है तो अमूमन चेहरे के एंगल बदल लेता है ना, एक्शन बदलता है, बिल्कुल अल्लाह की जात वैसे ही को सजा देती है। फिर आप एक और चीज भी देखें कि कुत्ते की क्या आदत होती है, भौंकता है हर एक पे। इसी तरह अल्लाह माफ करे कुछ इंसान भी भौंकते ही रहते हैं जहां से गुजरेंगे, कोई सुन रहा है कोई नहीं सुन रहा, आपका मतलब है आपका नहीं मतलब, लेने के देने हर जाते पे कमेंट। देखो ऐसे कभी बैठे खबरें सुनने तो सियासतदानों की बातें, फिल्में देखने लगे तो गुलूकारों पे बातें, अदाकारों पे बातें, खानदान की बातें शुरू हुई तो खानदान की लड़कियों की बातें, खानदान के मर्दों की बातें। कुछ तो सारा दिन ऐसे लगता है कि उनके नसीब में है ही इतनी गंदगी कि सिर्फ लोगों की बातें करते हैं। आज सुबह से लेके अब तक अपने आप को चेक करें, कितनी दफा मैंने किसी के ऐप टटोले और उसकी गीबत की। आप देखिए ये अखलाकी बुराई है ना। अल्हम्दुलिल्लाह इस साल के दौरे कुरान के बाद तो मुझे ऐसे लगता है कि अब तो कुछ कहने की जरूरत ही नहीं रही। हमने एक एक टॉपिक को इस तरह खोल खोल के, जिसको कहते हैं ना कि अंदर से तहें देख ली कि होती क्या है ये बुराइयां, और फिर भी अगर हमारा अपना दिल ना बदले और फिर हम बैठ के चस्के लें। जितनी हमारी महफिलें होती हैं, जो गॉसिप्स होती हैं, जो असल प्राइम टाइम होता है चीज का, उसके बाद का जो वक्त है, आप देखें या हम माजी या लम्माजी, चाय जब पी रहे होते हैं, खाना खुलता है जब जब बातें, कान बड़ी आवाज सुनाई नहीं देती। बस लोगों को तो देखे अल्लाह ताला हिदायत दे, मैं तकलीफ से बात करती हूँ जब भी कोई करती हूँ कि कितनी ना समझी है। मैंने पहले भी जिक्र किया कि मैं शुरू से ये मैंने देखा, अमेरिका में भी जाती तो मस्जिद में जाने का बहुत शौक होता है कि जुमे का खुतबा, कम से कम बंदा एक स्पिरिचुअली अपने लिए गाइडेंस तो लेता है ना, क्योंकि जब बंदा दूसरों को सुनाता है तो उसका भी दिल चाहता है कि वो सुने। तो मैं कोशिश करती हूँ कि मैं जुमे का खुतबा मस्जिद में पढ़ूँ। यकीन करें खुतबा देने वाले जितनी भी अच्छी बात कर रहे होते हैं, अल्हम्दुलिल्लाह अगर अपनी जुबान में बात हो रही है, समझ आ रही है, नहीं आ रही, लेकिन मैंने अमेरिका में एक चीज फील की, क्योंकि वहां 99% मस्जिदों में इंग्लिश में खुतबे होते हैं। हमारी साथी खवातीन पाकिस्तानी जाती हैं तो कभी कभी बातें करते लोगों को देखो तो मुझे वजह समझ आती है कि इनको समझ नहीं आ रहा। बाज लोग कुछ भी बातें कर रहे होते हैं या बाज कुरान पढ़ने लगते हैं, लेकिन मैंने एक बहुत ही तकलीफ से चीज महसूस की कि मैं किसी मस्जिद में थी और वहां उर्दू में खुतबा हो रहा था, बड़ा अच्छा खुतबा दे रहे थे इमाम साहब, और मैं जब अंदर गई तो मैंने देखा एक दो औरतें तो कुरान पढ़ रही थी खोल के, कुरान मजीद खुतबा हो रहा है कुरान पढ़, और जितनी भी सिस्टर्स थी थोड़ी सी थी, आधी के करीब उसमें से सुन्नतें और पूरा वक्त कुछ ना कुछ पढ़ती ही रही, शायद नफिल या सुन्नतें, जो मुझे कभी भी समझ नहीं आई कि लोग नमाज से पहले क्या करते हैं, और उसके बाद औरतों ने बातें शुरू की। वल्लाही यानी खुतबे में आपको बताया कि हदीस में आता है कि जिसने किसी बात करने वाले को कहा ना कि चुप करो, उसने बड़ी लख बात की, उसकी बात नहीं की गई कि जिसने कहा है। और मुसलसल मैं इतना बोझल दिल लेके उठी, خطبے کے دوران لوگ باتیں کر رہے ہیں، اس کے بعد پتہ نہیں سنتوں کا ٹائم تھا کیا تھا، آئی ڈونٹ نو. پھر خود بھی کچھ مسجد والوں نے بھی باتیں شروع کر دی، نماز ہے ہی نہیں. کتنی دیر کے بعد نماز شروع ہوئی، اور جس میں پہلے سارے اعلانات، اشتہارات، پھر اس میں چندہ بھی ہوا، اس میں کیا نئی اگلی چیزوں کی ایڈورٹائزمنٹ ہوئی، اور بالکل آخری وقت میں پھر خطبہ ہوا. تو میرا اتنا دل دکھا، میں نے کہا یہ چند خواتین جو آتی بھی ہیں، اگر اللہ تعالیٰ ان کو لے آتا ہے، کوئی بندہ ادھر 5-10 منٹ پہلے ان کو اگر بتا سکے، یا پہلے کوئی لکھ کے لگا دے انسان. پہلے بھی میں نے اس چیز کی بہت کوشش کی، الحمدللہ ہم نے وہاں بھی اس کے اوپر ایک چھوٹا سا پروگرام کیا تھا کہ کوئی ایک ایسا یہ بنا لیں بکلیٹ، جس طرح ہوتے ہیں نا مسجدوں میں لگتے ہیں اشتہار، اور اس پہ صف کے آداب، جمعے کے آداب، اور مسجد والوں سے کہا جائے کہ آپ اس کو مسجدوں میں لگا دیں. وہ بیچارے تو اپنی کوشش کر رہے ہیں، لیکن لوگوں کو اتنی سمجھ ہی نہیں ہے. ہر وقت باتیں باتیں، اور کان پڑتی ہیں آوازیں، لوگ ایک دوسرے کے خلاف کر رہے ہوتے ہیں، اس نے یہ کیا، اس نے یہ کر دیا، یہ کر دیا. تو ہم سب اس کو اپنے اوپر لے کے سوچیں، دعا کریں کہ اللہ دل بدل دے. اب تو گنتی کی صورتیں، اب دیکھیں 104 نمبر صورت ہے، سب سے چھوٹی صورتیں اب آگے آ رہی ہیں، اور صرف 14 صورتیں ہیں ٹوٹل، جس میں 4 پڑھ لی، پیچھے 10 صورتیں بھی نہیں ہیں. تو کیا ہم نہیں بدلیں گے؟ اس قرآن نے ہمارے دل نہیں بدلے؟ رمضان، قرآن، دین، یہ سب کیا سکھاتا ہے؟ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اپنی ہدایت کی طرف جانا، اور ہمیں اس کی فکر لگا دے کہ یہ قرآن ہمارے اپنے لیے. اللہ تعالیٰ کا شکر ہے کہ میں تو کسی بھی جگہ ہوں، میں ایک درس دوں یا میں پڑھاؤں گھنٹوں کا، میں کبھی بھی کسی کو اس کلاس کے دوران بات کرنے کی اجازت ہی نہیں دے سکتی. جیسے الحمدللہ آپ لوگ یہاں بھی سنتے ہیں، ہماری صبح کی کلاس میں دیکھیں 4-4 گھنٹے کی بھی کلاسیں ہوتی ہیں، میں نے نہیں دیکھا. میں بلکہ بعض دفعہ بریک میں بھی جب ان کی بہت باتیں سنتی ہوں نا، اور ایک نیچرل ہے، ہیومن نیچر ہے، بندہ بولتا ہے، اس وقت بھی میں سوچ رہی ہوتی ہوں، اگر کبھی میں وہاں بیٹھی ہوں، میں کہتی ہوں کہ ابھی قرآن پڑھا انہوں نے، کتنے صبر سے تھے، خاموش تھے، لیکن اب اتنی میں بھی کچھ لوگ خسر پسر سے باتیں شروع ہوتے ہیں. یہ خود پہ قابو پانا پڑے گا، اپنے اوپر روکے. یعنی اگر مثال ہے کہ ہماری کلاس میں ہی کوئی صرف بریک ٹائم میں آ جائے، تو جیسے اب میں مسجد میں جا کے جو کچھ چیز دیکھ کے آئی، میں سنا رہی ہوں، ہو سکتا ہے وہ بھی باہر جا کے یہ کہہ کے اور تو بڑی باتیں کر رہی تھیں. تو اس لیے کبھی نہ بھولے کہ ہم کون ہیں، اللہ نے ہمیں کس کام کے لیے چنا ہے، اور اللہ تعالیٰ ہمیں اس کی توفیق دے. اور خاص طور پہ جو ساتھی پورا قرآن پڑھ چکے ہیں، اب تو ان کا کال، فیل، شادیاں، منگنیاں سب ایک برابر ہو گیا. آپ میگنیفائنگ کلاسز میں جہاں سے گزریں گے، لوگ کہیں گے آپ نے قرآن پورا پڑھا ہوا ہے. تو اللہ تعالیٰ ہمیں اس کی توفیق دے، اس کی تلاوت سنیں گے. بسم اللہ الرحمن الرحیم. ویل لکل ہمزۃ لمزہ الذی جمع مالا وعددہ یحسب ان مالہ اخلدہ كلا لينبذن في الحطمة وما أدراك ما الحطمة نار الله الموقدة التي تطلع على الأفئدة إنها عليهم مؤصدة في عمد ممددة.